कार्यक्रमलाई राष्ट्रिय स्तरको बनाउने उद्देश्यका साथ आयोजक संस्थाले सदरमुकाम तम्गासमा यहाँको सरकारी निकाय, राजनैतिक दल, पत्रकार र अन्य सरकारवाला संघ संस्था बीच केही दिन अघि अन्तर्क्रिया कार्यक्रम गरेको थियो। उक्त कार्यक्रमलाई यहाँका सबै राजनैतिक दलले निकै सराएका थिए। उनीहरूले सक्दो सहयोगको पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गनाले प्रशासनले समन्वय गर्ने बताएका थिए। स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले कुनै न कुनै कोणबाट जीविसले यस्तो राम्रो प्रयासलाई सम्बोधन गर्ने बताएकी थिइन्। कार्यक्रम संयोजक किशन थापाले कार्यक्रम गर्नुको उद्देश्य बारे प्रकाश पारेका थिए। साइकलिङ यात्रामा लायन्स क्लब अफ लुम्बिनी बुद्ध र भार्सेली समाज बुटोलले एम्बुलेन्स सहित 5-7 जना स्वास्थ्य कर्मीको टोली यात्राभर परिचालन हुने बताइएको छ। त्यस्तै भार्से घर भई हङकङमा कार्यरत केबी बुढाथोकीले 1,50,000 सहयोग पठाउनु भएको र अन्य भार्सेलीहरूले पनि हालसम्म करिब 4,00,000 भन्दा बढी सहयोग घोषणा गरेको जनाइएको छ। अब लागौं आजको भार्सेका हिजोदेखिका अभियन्ताहरूको चर्चातर्फ। भार्से नाम आउन बित्तिकै गिरिप्रसाद बुढाथोकी, भीमबहादुर बुढाथोकी र श्रीप्रसाद बुढाथोकी झ्याप्पै सम्झिन्छन्। पुरानो पिँढीले एउटै गाउँ, त्यसमा पनि एकै घरका 3 मन्त्री बनेर यस जिल्लामा कीर्तिमानी कायम गर्ने बुढाथोकी परिवारका सबैभन्दा पुराना व्यक्ति थिए। गिरिप्रसाद बुढाथोकी, जसको जीवन यात्रा सिपाहीदेखि यो देशको गृह र रक्षा मन्त्री सम्मको थियो, उनी तत्कालीन ब्रिटिस इन्डियन आर्मीका सिपाही थिए। पछि उनी अनरोरी क्याप्टेन भएर रिटायर भएका थिए। कालीन राजा महेन्द्रसँग चिन्जान भएको र उनलाई राजा महेन्द्रले नेपाली सेनाको मानार्थ मेजर जर्नल बनाएर नेपाली सेनाको पेसागत युद्ध कलाको विकासमा लगाएका थिए। उनी र उनका भाइ भीमबहादुर र छोरा श्रीप्रसाद बुढाथोकीका बारेमा पुस्तक नै निकालिएको छ। उनीहरूको पुरै जीवनी आगामी दिनमा उठान गरौँला, तर आज थोरै चर्चा मात्रै गरिँदैछ। गिरिप्रसाद पछि उनका भाइ भीमबहादुर बुढाथोकीलाई पनि दरबारले राज्य मन्त्री बनाएको थियो। त्यसपछि धेरै पटकसम्म गिरिप्रसादका छोरा श्रीप्रसाद बुढाथोकी राष्ट्रिय पञ्चायतको सदस्य भए। उनी नागरिक उड्डयन तथा पर्यटन मन्त्री हुनुका साथै यातायात मन्त्री समेत भएका थिए। त्यस पूर्व उनी नेपाली सेनाका कर्णेल थिए। दरबारका विश्वासिला पात्र बुढाथोकी परिवारले भार्सेको शैक्षिक तथा अन्य विकास कार्यमा ठुलै योगदान पुर्याएका थिए। मजुवाको झोलुङ्गी पुल उनै गिरिप्रसाद बुढाथोकीले 1966 सालमा रक्षा मन्त्रीको हैसियतबाट उद्घाटन गरेका थिए। त्यति बेलाको जमानाका मान्छेलाई हेलिकप्टर देख्नु ठुलो कुरा थियो। टाढा टाढाबाट अत्तालिँदै मानिसहरू हेर्न आएका थिए। अधिकांश सर्वसाधारण पुरुषहरू जागेर धरो लगाएका हुन्थे भने महिलाहरू छिटको गुन्यो र चोली लगाएका हुन्थे। गिरिप्रसाद बुढाथोकी त्यति बेला दौरा सुरुवालमा सजिएर पुल उद्घाटन गर्न आउँदा राजा जस्तै ठान्थे सर्वसाधारणले। पछि उनका छोरा श्रीप्रसाद बुढाथोकीले गुल्मीको विकासमा ठुलै योगदान पुर्याएका थिए। त्यसो त उनका समकक्षी औलुङका वैकुण्ठ बहादुर चन्दको पनि यो जिल्लामा कम योगदान छैन। यी दुवैजना त्यति बेलाका लोकप्रिय नेता थिए। पटक पटक दुवैले राष्ट्रिय पञ्चायतको चुनाव अत्याधिक मतले जित्ने गर्दथे। गुल्मीको विकास निर्माणको मेरुदण्डका रूपमा अहिले पनि यहाँका जनताले बुढाथोकी परिवार परिवार र चन परिवारलाई सम्मान गर्दछन्। अग्लुङका वैकुण्ठ बहादुर चनले त तानसेनसँग लडेरै आफै जनतासँग गैँची कोदालो चलाएरै तानसेन तम्गास मोटर बाटो खनेका थिए। उनको यदि साँचो अर्थमा सम्मान नै गरिन्छ भने उक्त सडक खण्डको नामाकरण वैकुण्ठ मार्ग नामाकरण गरिनु पर्दछ भनेर आवाज समेत उठ्ने गरेको छ। 2046 को जनआन्दोलन पछि उनीहरू राजनैतिक धरतीबाट हराएका थिए। वैकुण्ठ बहादुर चन्द गिरी प्रसाद बुढाथोकी निकै प्रसिद्ध मान पदवीबाट सम्मानित समेत भएका थिए। त्यसो त भार्से एउटै गाउँबाट 4-5 वटा सभासद बनाउने गाउँका रूपमा पनि इतिहास रच्न सफल भएको छ। बुढाथोकी परिवारका ती तीनजनाका अलावा फटिक बहादुर थापा, फटिक पुन र अहिलेका सांसद डाक्टर कृष्ण छन्त्याल पनि त्यसै भार्सेका हुन्। अब हामी भार्सेकै अरू अभियन्ताहरूको चर्चा गरौँ। भार्सेको शैक्षिक विकासमा अवकाश प्राप्त सुबेदार मेजर दिलबहादुर पुनको ठुलो योगदान छ। स्वर्गीय पूर्व प्रधान पञ्च तथा गोर्खा मेजर खुम्बहादुर बुढाथोकी जीवितै रहेका अर्का पूर्व प्रधान पञ्च लोकबहादुर गलामी, उप प्रमुख मणिराम पुन, सभापति दिलबहादुर पुन, वरिष्ठ समाजसेवी पदमबहादुर पुन, हङकङमा कार्यरत कुलबहादुर बुढाथोकी, स्पेनमा कार्यरत मिन पुन, बुटोलमा रहेर पनि भार्सेली समाज सेवामा क्रियाशील रहँदै आएका केशर बहादुर शिरीष, मोती प्रसाद राणा आजको भार्सेका पुराना अभियन्ता हुन्। त्यस्तै भार्से माविका पूर्व शिक्षक मधु गलामी, देवी राणा काठमाडौँमा कार्यरत इन्जिनियर सानु दरलामी बुटोलमा बसाइसराई गरे पनि डाक्टर नेत्र राणा, किसान थापा स्थानीय स्तरमै बसेर समाज सेवामा क्रियाशील युवा विजय पुन, जोग गाविस सहायक पनि रहेका छन्। सुजन गलामी, प्रसाद गलामी, श्री प्रसाद बुढाथोकी लगायत नयाँ पिँढीका अभियन्ता हुन्। त्यस्तै भार्सेको सदरमुकाम मानिने चुवा खोला बजारका व्यवसायीहरू छन्त बहादुर थापा, धनबहादुर काउछा, खेम थापा, खुम्बहादुर राणा लगायत पनि समाज सेवाको क्षेत्रमा निरन्तर सक्रिय हुँदै आएका छन्। उहाँहरू सबैलाई साधुवाद भन्दै अब 50 वर्ष अघिको भार्से र 200 वर्ष पुराना घरहरूको चर्चा गर्दैछौ। रेडियोबाट यो कार्यक्रम सुन्ने श्रोताले त देख्न सक्नुहुन्न, तर टेलिभिजन हेरिरहनु भएका दर्शकहरूलाई गुल्मी न्युज .com का संचालक सन्जु काउछा र भार्सेली युवा किसन थापाको सहयोगमा हामीले संकलन गरेका 50 वर्ष अघिका भार्सेलीहरूको लबाई खबाई र रहन सहन देखाउन चाहन्छौ। भार्से जनसहयोग माध्यमिक विद्यालय 2007 सालमा निर्माण गर्दा भार्सेलीहरूले त्यसरी जनसमाधान गरेका थिए। त्यो ताका पनि विज्ञान विषय पढाउनका लागि अमेरिकी नागरिक देव र बिल लामदेव पैसा नली स्वयंसेवक शिक्षकका रूपमा सन् 1967 अघिदेखि आएर लामो समयसम्म पढाएका थिए। उनीले सन् 1966 सालमा भार्सेली जनजीवनको तस्बिर खिचेका थिए। सबैभन्दा रोचक तस्बिरहरू बटौलीबाट नुनका भारी बोकेर आउँदा त्यति बेला ढाक्रे भनिन्थ्यो, बाटैमा इल्टा राखेर खाना पकाएर खाइन्थ्यो, ती तस्बिरहरू रहेका छन्। त्यस्तै त्यति बेलाका भार्सेका ससाना खर्का झुपडीसँग अहिले त्यसै ठाउँमा बनेका अग्ला घरहरू दाँच्दा अचम्म लाग्दछ। त्यति बेलाका महिलाहरू कानमा ठुला ठुला ढुङ्ग्री मडवारी लगाउने गर्दथे, नाकमा कसैले काँडे फुली झुम्के, कसैले डोलो बुलाकी लगाउने गर्दथे। घर घरमा ढिकी झाँताहरू हुन्थे, छोरा मान्छेले ढिकी चलाउने, महिलाहरूले खान लगाउने गर्दथे। दसैँमा भाइ बन्धु जम्मा भएर भेडा च्याङ्रा र कसैले पाडा बलि दिने गर्दथे। उति बेला प्राय धेरैका घरहरू खरको छानाका थिए। उति बेलाको जमानामा पनि भार्से माविको भवन झक्कड थियो। भार्सेली विद्यार्थीहरू त्यति बेलादेखि नै खेलकुदमा अब्बल थिए। त्यति बेला अधिकांश पुरुषहरूले धोती समेत नलगाई धरो मात्रैको भरमा हिँड्ने गर्दथे। Thank you. र पुरुषहरूले सेतो पटुका सेतो शर्ट र कालो सिस्टकोट लगाउन थालेका हुन्। त्यति बेलाका भार्सेलीहरूको लबाई खबाईका तस्विरले भार्सेको मात्र होइन सिङ्गो पश्चिम पहाडियाहरूको प्रतिनिधित्व गर्दछ। अलि पछि धरो र धोती हुँदै टेर्लिङको सेतो शर्ट हाफ जाँगेर जुत्ता मोजा युवा पुस्ताको चुनिन्द फेसन बन्न पुगेको थियो। पछि पोलिस्टरको बेली बटन पाइन्ट 36-37 इन्चीसम्मको लगाउने गर्दथे। रेडियो र टेप्रिकट कोखमा भिरेर हिँड्नु त्यति बेलाका युवाहरूको बेग्लै शान हुने गर्दथ्यो। महिलाहरूले धेरै जसो खद्दरको धोती र लुङ्गीमा सजिने गर्दथे। पाउमा कल्ली, शिरमा शिरफुल, हातमा काँडे बाला, खदुवा बाला, नौगेडी, चारनी, आठनीको हारी लगाउने गर्दथे। विशेष गरी तिजको डाँडामा शिरफुल लगाए परम्परागत गहनाहरू लगाएर नाच्ने चलन थियो। अलि पछि मात्र खानदानी र सहरियाको हाफ कापले छोएका युवतीहरूले मिनिस्कर्ट र कमिज लगाउन थालेका थिए। युवतीहरूले राम रमितामा त्यस्ता कपडा लगाएर जाँदा अलि पाका उमेरका महिलाहरूले छी लाज नभएकी नकटी तिग्रा देखाउँदै हिँडिकी छे भनेर खिस्याउने समेत गर्दथे। रातो र कालो पिलासको चोलो धेरै लामो समयसम्म भद्र महिलाहरूको फेसन बनेको थियो। रातो हरियो र निलो पत्ते धेरै चल्यो। रिबन र डोरी दुई चुल्टे कपाल बाट्ने गर्दथे। त्यति बेलाका ठिटीहरूले बसेको बसै हो ठुला, खाएको खाई हो ठुला भनेर जिस्किने त्यो शब्द धेरै वर्षसम्म चल्यो। अलि नजिकको तन्नेरीलाई तरुणीहरू मरेको कोरिया भन्दै झ्यामिने गर्दथे। सोल्टी सोल्टिना सम्बोधन प्राय प्रेमी प्रेमिकाका बीच चल्ने गर्दथ्यो। कुराकानी चुरोट निकालेपछि सुरु हुन्थ्यो। त्यति बेला चुरोटलाई सेड भूसा भनिने गरिन्थ्यो। त्यो सेड भूसा निकालेपछि आगो छ भनेर तरुणीसँग सोध्थे युवाहरूले। तरुणीको पालो सेड झिक्न सक्ने मान्छेले सलाई ल्याउन सक्दैनौ भन्दै मुखाभरिको जवाब दिन्थे। त्यसपछि चल्थ्यो ठट्टाबाजी। त्यति बेलाका तरुणीहरूले सुनले दाँत बाँध्ने गर्दथे। निधारमा सुनको टिकी र दाँतमा सुन लगाएर उत्ताउलो मुस्कान दिने गर्दथे। तरुणीहरू भने तन्नेरीहरू भने कसी नभएको टेप्री कोट घन्काउने र तीन ब्याट्री लाइट समातेर तरुणी आकर्षित गर्ने गर्दथे। गीत गाउन सल्लाह गरेर राति आएनन् भने सेउला चाप्ने रुखमा रिबन झुन्डाइदिने जस्ता हरकत त्यति बेलाका तन्नेरीहरूले गर्ने गर्दथे। कुर्लेर पात बजाएर तरुणी तन्नेरीहरूलाई सङ्केत गर्ने चलन थियो। फलाना कहाँ राम छ भन्ने न्यु पारेर वा साथी बाहिर सरिकी छे सँग जान्छु भनेर छोरीहरू गिदाउन घरबाट निस्किन्थे। त्यस्ताका आनी माया सुनी माया गीतका अलावा सिन्की झोलै झोल, म त बैरागी जान्छु खोलै खोल, रेलै सलल जस्ता गीतहरू निकै चर्चामा थिए। बमबहादुर कार्कीका गीत भाकाहरू झाम्रेमा निकै चल्ने गरेका थिए। घर दलान गुठ र भिर उडारमा हार जितको शर्त राखेर झाम्रे गाउने, केटाले जिते केटी लैजाने जस्ता चलनहरू थिए भन्छन् बुढापाका। अझ त्यो भन्दा पहिले बारीमा लडेर लतारेर बिहे गर्ने चलन थियो। स्कुलमा छात्राहरू कल्ली भनिने पाउजु लगाएर छमछमी नाच्ने गर्दथे। रोचक रोचक नाटकहरू मञ्चन गरिन्थ्यो। खेलकुद प्रतियोगितामा भार्सेका विद्यार्थीहरू जहाँ पुगे पनि फर्स्ट हुन्थे। विशेष गरी विज्ञान शिक्षक अर्थात् ती अमेरिकी नागरिक को निकै ठुलो योगदान रहेको थियो। उनीहरूले त्यति बेला प्रयोगशाला निकै मेहनत गरेर बनाएका थिए। अहिले पनि त्यति बेला प्रयोगशालामा रहेका मानव कंगालका तस्विरहरू हामीसँग सुरक्षित छन्। त्यस्तै भार्सेका ती 200 वर्ष पुराना घरहरूको मजबुती देख्दा भूकम्प प्रतिरोधी घरहरूको नक्सा कोर्ने यो वैज्ञानिक युगका इन्जिनियरहरूलाई लोकपक हुन सकिन्छ। भार्सेमा समर्पित आजको ओझेलका खबरबाट बिदा माग्ने बेला भइसकेको छ। बिदा माग्नु पूर्व ती 200 वर्ष पुराना घरहरू, अन्य जीर्ण ऐतिहासिक मठ मन्दिर, पुरातात्विक वस्तुको संरक्षण र सुन्दर गाउँ भार्सेलाई पर्यटकीय क्षेत्र बनाउन कम्मर कसेका गुल्मी भार्सेली युवा विश्व सञ्जाललाई साधुवाद भन्दै उनीहरूको त्यो अभियानमा होस्टेमा हैसियत थप्न म आफू पनि वैशाख 1 गते त्यहाँको महामेलामा आउनेछु। त्यही सबै भेट हौला, त्यही रमाइलो गरौँला, नयाँ वर्ष मनाउला भन्ने अनुरोध गर्दै तपाईँ दर्शक एवं श्रोता अनि प्राविधिक मित्र LP पाण्डेलाई विशेष धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक प्रेम सुनार बिदा चाहन्छु। नमस्ते अनि पुनः पुनः नयाँ वर्ष 2074 को हार्दिक मङ्गलमय शुभकामना पनि। बस सबैको नयाँ वर्ष सुखद रहोस्।